Book 2 34 34 في القطار ترين مدهي هل هذا هو القطار إلى برلين؟ ही बर्लिन साठी ट्रेन आहे का? متى يغادر القطار؟ ही ट्रेन कधी सुटते? متى يصل القطار إلى برلين؟ ट्रेन बर्लिनला कधी येते? اسمح لي، هل يمكن أن أمر؟ माफ करा मी पुढे जाऊ का? أعتقد أن هذا مكاني. मला वाटतं ही सीट माझी आहे. أعتقد أن حضرتك تجلس في مكاني. मला वाटतं की आपण माझ्या सीटवर बसले आहात. أين عربة النوم؟ स्लीपर कोच कुठे आहे? عربة النوم في آخر القطار. स्लीपर कोच ट्रेनच्या शेवटी आहे. وأين عربة الطعام؟ في المقدمة. आणि भोजनयान कुठे आहे सुरुवातीला? أيمكنني أن أنام تحت؟ मी खाली झोपू शकते का? أيمكنني أن أنام في الوسط؟ मी मध्ये झोपू शकते का? أيمكنني أن أنام فوق؟ मी वर झोपू शकते का? متى نصل إلى الحدود؟ आपण सीमेवर कधी पोहोचणार? كم يدوم السفر إلى برلين؟ बर्लिनपर्यंतच्या प्रवासाला किती वेळ लागतो? هل القطار متأخر؟ ट्रेन उशिरा चालत आहे का? هل عندكم شيء للقراءة؟ आपल्याजवळ वाचण्यासाठी काही आहे का? هل توجد هنا أشياء للأكل والشرب؟ इथे खाण्यापिण्यासाठी काही मिळू शकतं का? من فضلك هل توقظني الساعة السابعة صباحا؟ आपण मला वाजता उठवाल का?